مراج محبوب مات کاندھی عورت جائے جے دیر ہوجے دفنائن میں تھورو ترس جائے روندا خان لے عزیز بھلی تو نہ روئے جائے اچی لوڑ لٹ جائے پری پین جن تیرن سان جدہ ہن دنیا ماں گزارے ویندا سی جدہ ہن دنیا ماں گزارے ویندا سی گھنن کے اساں بے او گھنن کے اساں بے او گھنن کے اساں بے او گھنن کے اساں بے روارے ویندا سی جدہیں ہن دنیا ماں گزارے ویندا سی گھنن کے اساں بے او گھنن کے اساں بے او گھنن کے اساں بے او گھنن کے اساں بے روارے ویندا سی جدہیں ہن دنیا ماں گھنن جے ہتھن ماں تیری تھاو پوندا گھنن جا تیارو چجی ہاو پوندا گھنن جے ہتھن ماں تیری تھاو پوندا گھنن جا تیارو چجی ہاو پوندا پتھر جو دلیوں بے او پتھر جو دلیوں بے او پتھر جو دلیوں بے او پتھر جو دلیوں بے گزارے ویندا سی جدہیں ہن دنیا ماں گزارے ویندا سی گھنن کے اساں بے او گھنن کے اساں بے روارے ویندا سی جدہیں ہن دنیا ماں کرن عذر خواہی تندو آڑو پاڑو انہی محل ہوں دو رگو روج راڑو کرن عذر خواہی تندو آڑو پاڑو انہی محل ہوں دو رگو روج راڑو خوشوں پان ساں گڑ خوشوں پان ساں گڑ او خوشوں پان سان گڈ او خوشوں پان سان گڈ بہارے ویندا سی جدہیں ہن دنیا ماں گزارے ویندا سی اساں بے گھنن کے او گھنن کے اساں بے روارے ویندا سی جدہیں ہن دنیا ماں अरे असांजो कदुरु नाहे कंहिं वटि झकारे छॾे थो वञूं था जंहिं वटि धीअरे असांजो कदुरु नाहे कंहिं वटि झकारे छॾे थो वञूं था जंहिं वटि उन्हनि जा जिगर बे ओ उन्हनि जा जिगर बे ओ उन्हनि जा जिगर बे ओ उन्हनि जा जिगर बे ॾारे वेंदासीं जॾहिं हिन दुनिया मां गुज़ारे वेंदासीं घणनि खे असां बे ओ घणनि खे असां बे ओ घणनि खे असां बे ओ घणनि खे असां बे रुआरे वेंदासीं जॾहिं हिन दुनिया मां मरण खां पोइ चवंदा चङो हो वीचारो कंबराणियुनि वर माण्हू हो मुजारो मरण खां पोइ चवंदा चङो हो वीचारो कंबराणियुनि वर माण्हू हो मुजारो इहा ॻाल्हि पंहिंजी हो इहा ॻाल्हि पंहिंजी हो इहा ॻाल्हि पंहिंजी हो इहा ॻाल्हि पंहिंजी बिहारे वेंदासीं जॾहिं हिन दुनिया मां गुज़ारे वेंदासीं घणनि खे असां बे हो घणनि खे असां बे ओ घणनि खे असां बे ओ घणनि खे असां बे रुआरे वेंदासीं जॾहिं हिन दुनिया मां गुज़ारे वेंदासीं जॾहिं हिन दुनिया मां गुज़ारे वेंदासीं घणनि खे असां बे ओ घणनि खे असां बे रुआरे वेंदासीं जॾहिं हिन दुनिया